नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रम उजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबरको आज हामी 252 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको लेक पोखरा माघे सङ्क्रान्ति मेलाको स्थलगत रिपोर्ट, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा सुनाउने छौँ एक बेसहारा सर्वहारा महिलाको दर्दनाक जीवन कथा। त अबको पौने एक घन्टा हामीसँगै रहनुहोला। सर्वप्रथम गत हप्ता प्रसारित उजेलका खबरको प्रभाव सम्बन्धी खबर। गत हप्ता आफ्नो सुत्केरी कुनो र श्रीमानको काजक्रियाको कुनो एकैसाथ भोगेकी गुल्मी जैसी थोकी महिलाको जीवन कथा सुनेर देश विदेशबाट सहयोग गर्ने क्रम तीव्र रूपमा अगाडि बढेको छ। ती मध्ये आज हामी एकजना सहयोगदाता र स्थानीयसँग टेलिफोनमा कुराकानी गर्दैछौँ। सुनौ। हेलो, नमस्कार। हजुर नमस्कार। सर्वप्रथम आफ्नो परिचय दिनुहोस् न। हजुर, मेरो नाम फुलबहादुर खड्का, गुल्मी जुबुङ भिरबास, वार्ड नम्बर 2, हाल साउदी अरबमा कार्यरत। जुन गत हप्ता हामीले जैस्थोकी महिला जो आफ्नो सुत्केरी कुनो र श्रीमानको क्रियाक्रमको कुनो एकैसाथ भएको खबर प्रसारण गरेका थियौँ र तपाईँहरूले त्यो सुनेर साउदीबाट सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो, कति सहयोग गर्दै हुनुहुन्छ? यो संयुक्त रकम हो। हाम्रो त्यहाँ 5 जनाको चाहिँ साथीहरू हुनुहुन्थ्यो अनि हाम्रो रकम हो 12,750 रुपियाँ हामीले चाहिँ पठाएका छौँ। उहाँहरूको नाम छ बाबुराम थापा, बाटाका चौर, दाबलुङबाट चाहिँ 2671 चाहिँ हस्तान्तरण गर्नुभएको। त्यसै गरी अर्जुन किरित मगर, उहाँ चाहिँ रूपन्देहीबाट हुनुहुन्छ, उहाँले पनि 2671 दिनुभएको छ। त्यसै गरी दुर्गा बहादुर किरित हुनुहुन्छ कपिल बस्तीबाट, चनौताबाट, उहाँले पनि 2671 दिनुभएको छ। त्यसै गरी उहाँ नेत्र बहादुर गुरुङ हुनुहुन्छ, उहाँ तनहुँको हुनुहुन्छ, उहाँले दिनुभएको छ 1963 रुपियाँ। र त्यसै गरी मबाट पनि 2671। सहयोगदाता सबैजना धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यतिका जिल्लाका दाजुभाइहरूले जुन उजेलका खबर सुनिदिनु रहेछ त्यसका लागि पनि आभार प्रकट गर्छौँ। हस्त, धन्यवाद। त्यस्तै जैसी थोक गोपे गाउँकी विपदमा परेकी महिलालाई अन्य स्थानबाट पनि 1.5 लाख करिब सहयोग सङ्कलन भएको जानकारी हामीलाई प्राप्त भएको छ। यस सम्बन्धमा हामी ती महिलाको सहयोग सङ्कलन कार्यको संयोजन गरिरहनु भएका गोपे गाउँका युवा अर्जुन पोखरेलसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो, नमस्कार अर्जुनजी। हजुर हजुर, प्रेमजी नमस्कार। गत हप्ता तपाईँहरूले बोलाउनु भयो र हामीले जुन विषय उठायौँ ती जैसी थोकी विपदमा परेकी महिलाको, त्यसपछि एक हप्तामै 1.5 लाख करिब सहयोग सङ्कलन भइसक्यो भन्ने जानकारी प्राप्त भएको छ। कहाँ कहाँबाट के कति भइरहेको छ? हजुर हजुर, अहिलेसम्म तपाईँको उजेलका खबरमा प्रसारण भएको यो हाम्रो ज्येष्ठ दाबी वार्ड नम्बर 9 गोपे निवास भुषाल परिवारको पीडित परिवारको लागि सहयोग सङ्कलन भएको छ। स्वदेश तथा विदेशबाट सहयोगको हातहरू अगाडि बढिरहेका छन्। अहिले जापानबाट एकजना व्यक्तिको समेत प्रोमा करिब 57,000 सङ्कलन भइसकेको छ भन्ने खबर प्राप्त भएको छ। साथै त्यही गाउँका बासिन्दा आदरणीय दाजुहरू रामबहादुर थापा, हिमन्त पोखरेलको संयोजकमा 35,000 रुपियाँ सङ्कलन गरेर पठाइसकिएको छ। कहाँबाट नि? बहराइनबाट। हजुर हजुर। त्यस्तै एउटा साउदीबाट 12,000 रुपियाँ पनि पठाइसक्नु भएको छ। त्यही छलितनाबाट एकजना दिदी विष्णु कुमारी मुखियाबाट 8,000 रुपियाँ हिजै आएर घरमा हस्तान्तरण गर्नुभएको छ प्रेमजी। अनि स्थानीय तहमा कति सङ्कलन भएको छ? स्थानीय तहमा प्रेमजी अहिले 25-30 हजार सङ्कलन गरेर हामीले कुनो खर्च सम्पन्न गरिसक्यौँ। अलिअलि सहयोग उठि नै रहेको छ अझै पनि। सहयोग सङ्कलन कार्य निरन्तर जारी रहोस्, किनभने एउटा 36,000 रुपियाँ तिर्न नसकेर बन्दकी जग्गा फर्काउन नसकेको परिवारले अब त्यो बन्दकी जमिन पनि फर्काउने छ, उनीहरू सुकुम्बासी हुनबाट बच्ने छन् भन्ने लागेको छ र ती बालबच्चा पनि पढ्न पाउने छन्। तपाईँहरूले यो रकमलाई सही सदुपयोग गर्नुहोला। तपाईँहरू जस्तो युवाहरूले जुन बोलाएर उद्धार गर्ने कार्यमा जुट्नुभयो त्यसका लागि धेरै धेरै आभार प्रकट गर्दछु। तपाईँ रेसुङ्गा बहुमुखी क्याम्पस नेभी सङ्घको एउटा सभापति पनि हुनुहुन्छ। तपाईँहरू जस्तो युवा नेतृत्वले गर्ने भनेको यस्तै परोपकारकारी काम हो। अन्य दलका युवाहरूले पनि यस्तै कार्य गरून् भन्ने आग्रहसहित अहिले छुटिन चाहन्छु है त। धन्यवाद प्रेमजी, हामीलाई यस ओजेलका खबर मार्फत सहयोग गर्ने हुने सम्पूर्ण सहयोगदाताहरूमा म सम्मान प्रकट गर्दै यस ओजेलका खबर युनिट परिवारमा हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु प्रेमजी। तपाईँहरूले विभिन्न मिडिया मार्फत हाम्रो खबर विभिन्न ठाउँमा पुर्याउन सहयोग गर्नुभयो, तपाईँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद। हस्, धन्यवाद। श्रोता गुल्मीको रिडी पछाडि छापा हिलेको लेक पोखरामा माघे संक्रान्ति मेला भव्य रूपमा लाग्ने गर्दछ। एकजना ग्यावाली थरका बाल तपस्वीले तपस्या गर्दै एउटा चिम्टाले खनेको लेक पोखरा क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय क्षेत्र विकासका लागि पनि निकै सम्भावना बोकेको क्षेत्र हो। तर पनि त्यो क्षेत्र सञ्चार माध्यमबाट ओझेलमा परेको भन्दै हामीलाई निम्ताइएको थियो। सुनौ माघे संक्रान्तिको दिन हामी त्यहाँ पुगेर तयार पारेको यो स्थलगत रिपोर्ट। घमिरको यो प्रसिद्ध भैलोनाथसँगै आज हामी गुल्मीको छापाहिले गाविस वडा नम्बर 3 पर्ने लेक पोखरा माघे संक्रान्ति मेलामा छौँ। यस माघे संक्रान्ति मेलामा आज दर्जनौ गाविसका श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। यहाँनिर पुस 30 गतेदेखि सुरु भएको माघे संक्रान्ति मेला आज समापन कार्यक्रम भइरहेको छ। अब हामी ढिलै नगरी समापन कार्यक्रमको केही झलकहरू पस्किन चाहन्छौँ। को पुरस्कार वितरण गर्ने कार्यक्रम त्यसै गरी श्रष्टा सम्मान गर्ने कार्यक्रम पनि छ। पहिला खानेको यो चिम्टा अहिलेसम्म पनि सुरक्षित अवस्थामा छ र यसलाई देखाउने क्रमलाई हामीले गत सालदेखि जोडेका हौँ। आदरणीय दर्शक महानुभावहरू, यो विशेष कार्यक्रममा तपाईँहरूले आफ्नो स्थानबाट यो दृश्यलाई अवलोकन गरी हामीलाई सहयोग पुर्याउनको लागि आयोजन गर्न चाहन्छौँ। हामी देख्न सक्छौँ मन्दिरको अगाडिपट्टि पोखरीको साइडमा आदरणीय गुरुले सो चिम्टालाई ल्याउँदै हुनुहुन्छ। मैले कसैले एउटा हात लगाएको होइन, मेरो शक्तिले र मेरा चिन्ताले मैले एक्लै बनाएको पोखरी हो। कसैले खनेको होइन, मेरो यति शक्ति भएर मरेको हुँ म। अब 1712 मेरो जन्म भए पनि छैन, मेरो वर्षमा मेरो मृत्यु भयो। म अब शहीद भइन, म सिद्ध बल तपाईँ भएर शङ्कर भगवान सीत आकाशमा खेल्दै नाच्दै डाँडा खेल्दै नाच्दै शिवजी शङ्कर भगवान सीत बला तपाईँ खेलिरहेको छु। त्यत्रो बढ्यो छ चिम्टा नि अन्त मुन्द्रा सीताको राम्रो। धेरै धेरै धन्यवाद आदरणीय दर्शक महानुभावहरूबाट एकचोटि जोरदार तालिका प्रशंसा गर्दछौँ। यस लेक पोखराका बारेमा यस माघे संक्रान्ति मेला आयोजक समितिका अध्यक्ष रेखा कुमारजीसँग सोध्न गइरहेका छौँ। र यो धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय विकासका दृष्टिले पनि यो निकै सम्भावना बोकेको क्षेत्र देखिन्छ। यसको विकासका लागि के पहल भइरहेको छ त? खालि माघे संक्रान्ति मेला हुने यहाँ नाच्ने गाउने मात्रै हुन्छ कि अरू पनि पहल भएको छ? यसबारेमा सोध्न गइरहेको छु। यसमा हामीले विगत 8-9 वर्षदेखि यस कार्यक्रम सञ्चालन गर्दै आएका हौँ र विगतका दिनमा भन्दा हालका दिनमा यहाँ विदेशमा रहनुभएका साथीहरू, गाउँका समाजसेवी साथीहरू, बुद्धिजीवी साथीहरूले आर्थिक रूपमा सहयोग गरिरहनु भएको छ। हामीले मागेका ठाउँमा कहीँबाट पनि आर्थिक दिने विषयमा चाहिँ हिचकिचाउनु भएको छैन। ठाउँ ठाउँमा साथीहरूलाई भनेका छौँ, जिल्लामा केन्द्रमा पनि हाम्रो कुरा भइराखेको छ। यसलाई अहिले चाहिँ टप 5 पठाउनुहोस् भनेर जिल्लामा रहनुभएका पार्टीका साथीहरूले पनि भन्नुभएको छ। हामीले अहिले चाहिँ यसलाई यो गाउँ परिषदमा टप 1 राखेर पठाउनेछौँ र त्यहाँबाट पनि केही यसको विकासको लागि आर्थिक छुट्याइनेछ भन्ने हामी विश्वास गरेका छौँ र हाम्रो अबका दिनमा केन्द्रमा पनि हामी जाने भन्ने सोच राखेका छौँ र जाने पनि छौँ। कतारमा रहेका नेपालीहरूले आर्थिक सहयोग गर्दैछन् भन्ने सुनेको छु। कतारमा रहेका छापीले गाविस 1-4 रहनुभएका झन्डै 80 साथीहरूले आगामी वर्षसम्ममा झन्डै 12-14 लाख जम्मा गरिकन एउटा ऋषिकेश मन्दिरको त्यो अवशेष फेला परेको छ, त्यस ठाउँमा एउटा 12-15 लाखको मन्दिर हामीले बनाउँछौँ भनेर चाहिँ भनिरहनु भएको छ। धन्यवाद। आर्थिक संयोजक हुनुहुन्छ दिलाराम भण्डारीजी, आर्थिक सङ्कलन गर्ने कार्य कस्तो भइरहेछ? थोरै प्याडहरू छपाइएको थियो, त्यो प्याडबाट घमिर अर्जै छापैले गाविसको चाहिँ अध्यक्ष जीवहरूले चाहिँ केही पैसा दिने आश्वासन गर्नुभएको छ। गम्भीरदेखि 10,000, अर्जीदेखि 10,000, छापाइलीदेखि 20,000 र व्यक्तिगत महानुभावहरू चाहिँ जो उपस्थित हुनुहुन्छ उहाँहरूले कसैले 5 रुपियाँदेखि लिएर 25,000 सङ्कलन भएको पैसा यस आज पूजा मेला र यो धर्मको मात्रै नभएर पर्यटकीय स्थल चाहिँ बनाउने उद्देश्यका साथ हामी एउटा सुरुवात गरेका छौँ र अहिले आर्थिक नभए तापनि आर्थिक जुटेपछि यस गेवाली एउटा व्यक्तिले चिम्टाले खनेको पोखरी सदा सर्वदा अमर रहोस् भन्दै मेरो दुईवटा कुरा यहीँ नै समाप्त गर्दछु। हस् त धन्यवाद। हस् धन्यवाद। र यस लेख पोखरीको धार्मिक किंवदन्तीबारे हामी यस मन्दिरका पण्डित मनिराम अर्यालजी हुनुहुन्छ, यसको धार्मिक किंवदन्तीबारे बताइदिनुहोस् न। यो लेख पोखरा बालानन्द नाम गरेका ग्याउलीले बनाएको पोखरी हो। यो पोखरीको वरिपरिको भूभाग पुरा एउटा वनले घेरेको छ र यो अहिले तीर्थस्थलको रूपमा यो रहेको छ। यस स्थानको अलिक बढी जानकारी चाहिँ पक्कै पनि बुढापाकाहरूलाई हुन्छ। यहाँ एकजना वृद्ध हुनुहुन्छ, यहाँको शुभ नाम चाहिँ के पर्यो? मेरो नरबहादुर खड्का। कति वर्षको हुनुभयो तपाईँ? म अहिले 75 75 वर्षको हुनुभयो। अनि घर चाहिँ कहाँ हो? घर मेरो छापाहिले वार्ड नम्बर लेख पोखरीको बारेमा अघि तपसिली बाजेले, हाम्रै माओली बाजे हुनुहुन्छ, तपसिली बाजेले यहाँ आएर चिम्टाले खन्नु भयो, चिम्टाले डोब्लाएर चिम्टैले निकाल्दै फाल्दै गरेर एक्लै खनेर यो सिर्जना पार्नुभएको पोखरी। त्यसपछि त्यहाँबाट यहाँ तपसिली बाजे यहाँबाट फेरि चिम्टाले खन्ने यसो धौ भएमा माथि एउटा उल्टी ओडार भन्ने माथि गएर चढेर वारिपारी च्याउने हावा खाने त्यहाँबाट आउनुहुन्थ्यो अरे। त्यसपछि यहाँ मेला लागिराख्ने, काँसी गया अब कहाँ कहाँको जल ल्याएर मिसाउने त्यस्तो गरिन्थ्यो। गुफ भन्नेमा त्यहाँ उहाँको चिया नै छ, घोडाको चिन्ह भन्ने त घोडाको चिन्ह यता परिएर यो भनेको भिर भन्नेमा घोडाको चिन्ह यता देखिन्न। बाईपङ्खी घोडा भन्छ, बाईपङ्खी घोडा उतार ठ्याक्कै घोडाको चिन्ह भित्तामा छ। यहाँ अर्का पाको उमेरका पुजारी हुनुहुन्छ, यहाँको शुभ नाम चाहिँ? मेरो डिलराम भण्डारी, वार्ड नम्बर 3 छाप। यहाँको बारेमा केही बताइदिनुहोस् न। यस लेख पोखरा माघे सङ्क्रान्ति मेला अघि पनि लाग्थ्यो। यो गेवाली बालानन्द तपासीले अब खनेको पोखरी भन्ने जन्म अर्जै अब ठाँटी मृत्यु छाप, उहाँ अब मृत्यु भएर सिद्ध खेल्ने अब समन भएर उहाँले यहाँ पो अब यहाँको अब यत्रो अब तीर्थस्थल भयो। चिम्टाले खनेको पोखरी हामीले पोहोरदेखि यहाँ देखाउन थालियो, देखाउन थालेपछि अहिले पनि त्यसको महत्त्व अब बढ्दै गयो। हामीले हरेक यताउता गर्दा गर्दै र यसलाई अब अलि पर्यटक क्षेत्र घोषित होस् भन्दै यस लेख पोखरा माघे सङ्क्रान्ति मेला र गेवाली बालानन्द तपासीको पनि जय होस् भन्दै दुई शब्द यहीँ अब टुङ्गाउँदै म अवश्य पनि यस लेख पोखरी धार्मिक दृष्टिले मात्र नभएर पर्यटकीय दृष्टिले पनि निकै सम्भावना बोकेको क्षेत्र छ। यस क्षेत्रको विकासका लागि राजनीतिक दलका जिल्ला र केन्द्र स्तरका नेता एवं विभिन्न सरकारी निकायका प्रमुखहरूको ध्यान जाओस् भन्दै म यस माघे सङ्क्रान्ति मेलाको झलकहरू छाड्दै यो स्थलगत रिपोर्ट यही भिट मार्न चाहन्छु। मैले स्टेजमा बोलाउँदैछु कलाकार बहिनी ललिता पौडेल एकचोटि जोडदार ताली प्रेस। यो अवस्थामा हामी नाच्न खोज्छौँ तर फेरि घरमा बसेको बेला एक्लै बस्यो भने आफ्नो मायालुलाई सम्झिन्छौँ, जिन्दगीलाई सम्झिन्छौँ, जिन्दगीलाई जसरी चलाउन खोज्यो जे सम्झ्यो एकैछिनमा यो माइन्ड चेन्ज हुन सक्छ। हामी भर्खरै रुने गीत गायौँ भने कसैले आफ्नो मायालुलाई सम्झेला, कसैले के गर्ला हिजोका बाल्यकालका दिनहरूलाई सम्झेला। बजाउने गाईहरूको जस्तो राम्रो नाच अरू कसैको हुँदैन, हुन त उहाँहरूको पनि एकदम बेबालै हुन्छ। तपाईँहरू नाच दिनुभयो भने अति नै राम्रो, एकदमै राम्रो नाच दिँदा कृपया तपाईँहरूले सम्मान गरेको मैले एकचोटि छापो गाउँ आको China!